नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आज राजनैतिक भेटवार्ता गर्दै हुनुहुन्छ। कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदी, सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, कङ्ग्रेस आइकी अध्यक्ष सोनिया गान्धी लगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री कोइरालाले आज 11:45 बजे हैदराबाद हाउसमा भारतका नवनियुक्त प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो। त्यस्तै अपरान्ह 5 बजे भारतका राष्ट्रपति प्रणब मुखर्जीलाई भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै दिउँसो 2 बजे पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफलाई भेट्ने कार्यक्रम रहेको छ। मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन सोमबार नयाँ दिल्ली पुगेका कोइरालाले भारतका निवर्तमान प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरिसक्नु भएको छ। कोइराला भोलि अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ। एकीकृत नेकपा माओवादीको पदाधिकारी चयनको लागि आज चुनाव हुँदैछ। चुनावले 2 उपाध्यक्ष, 1 महासचिव, 3 सचिव र 1 कोषाध्यक्ष निर्वाचित गर्नेछ। चुनावी प्रक्रियाबाटै सोमबार स्थायी समिति र आइतबार पोलिटब्युरो समिति निर्वाचन गरेको माओवादीले पदाधिकारी पनि चुनावबाटै चयन गर्न लागेको हो। पदाधिकारीको निर्वाचन पनि सोमबार हुने भनिए पनि विवादका कारण स्थगित गरिएको थियो। नेता कृष्ण बहादुर मोहरा र वर्षमानपुन मध्ये कसलाई महासचिव बनाउने भन्नेमा एकीकृत माओवादीभित्र विवाद रहेको छ। नारायण काजु श्रेष्ठ र पुष्पबहादुर बगटीलाई उपाध्यक्षमा निर्वाचित गर्ने संस्थापन पक्षको तयारी छ। राप्रपा नेपालको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ। अध्यक्षका लागि कमल थापा र पद्मसुन्दर लाबदेको उम्मेदवारी परेको छ। वर्तमान अध्यक्ष कमल थापा एकपक्षीय रूपमा अघि बढेकाले बढेको आरोप लगाउँदै सहअध्यक्ष लावतीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो। त्यस्तै 63 केन्द्रीय सदस्यका लागि 239 उम्मेदवारी दर्ता गराएका छन्। संविधानसभा चुनाव बहिष्कार गरेको नेकपा माओवादीले उपनिर्वाचन बिथोल्न विरोधका कार्यक्रमको घोषणा गरेको छ। नेकपा माओवादीले संविधानसभाको उपनिर्वाचनका लागि निर्धारित असार 8 गते आम हडतालको घोषणा गरेको छ। चुनावलाई बिथोल्न तथा बहिष्कार गर्न आम हडतालको घोषणा गरिएको पार्टी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। असार 8 गते चितवनको 4, काठमाडौँको 2, बर्दिया र कैलालीको 6 निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नका लागि निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक गरिसकेको छ। नाइजेरियाली सेनाले बोको हरामद्वारा अपहरित बालिकाहरूलाई कहाँ राखेको छ भन्ने आफूहरूले पत्ता लगाएको दावी गरेको छ। बल प्रयोग गर्दा बालिकाहरूको ज्यानमा खतरा पुग्न सक्ने भएकाले तत्काल उद्धार नथालिएको सेनाले जनाएको छ। ती बालिकालाई सम्भवतः उत्तर पूर्वी बर्न प्रान्तको चाड र क्यामरन सीमा नजिकको घना जङ्गलमा राखिएको हुन सक्ने अनुमान गरिएको छ। गत अप्रिलमा बोको हरामले 200 भन्दा बढी बालिकालाई उनीहरू पढिरहेकी स्कुलबाट अपहरण गरेको थियो। मध्यस्थकर्ताको पहलमा सरकार र बोको हरामबीच करिब सहमति हुन लागे पनि पछि बिथोलिएको थियो। 50 बालिकाको सट्टामा 100 बोको हराम कार्यकर्ता छाड्ने सहमति भएको बताइएको थियो। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको पहिलो प्लेअफमा आज किङ्स इलेभेन पन्जाबले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल बेलुका 7:15 इडन गार्डन कोलकातामा हुनेछ। लिग चरणमा खेलेका 14 खेलमध्ये 11 खेल जितेर 22 अङ्कसहित शीर्ष स्थानमा रहँदै पन्जाबले प्लेअफमा स्थान सुरक्षित गरेको थियो। यस्तै कोलकाता 9 खेल जितेर 18 अङ्कसहित दोस्रो स्थान हासिल गरेको हो। खेल जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ। हार बेहोर्ने टोलीको फाइनलमा पुग्ने अवसर बाँकी नै रहनेछ। आज पराजित टोलीले बुधबार हुने चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बिचको विजेतासँग फाइनल प्रवेशका लागि भिडन्त गर्नेछ। अवस्था बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।